भोक लाग्यो भने भात खाउला, तिर्खामा लागे मै खाउला, थकाइ लागे बसौला, जाडोमा लागे मड खाउला, वैशमा लागे कन्चीको पाकुरी समय लैजाउला। डेम्बुको तालमा नाचेर ए तेत्तिस कोटी बुझाउँछ, ए रुवाउनेलाई हँसाउँछ, ए हँसाउनेलाई रुवाउँछ, बैमानी देखे भगाउँछ, तरुनी देखे फकाउँछ, है तिमी है जस्तो कान्छेलाई म डेम्बु नै माथि नचाउँछ। पाकुरी समय लैजाउला।